ورفع يديه إلى السماء فقال: اللهم كما هديتنا للإسلام بغير سؤال منا فلا تحرمنا الجنة ونحن نسألك إياها. فأسأل الله سبحانه وتعالى يوفقنا وإياكم ذلك. أبو رياض قد يجهل الكثير من هؤلاء حقيقة من غير المسلمين، قد يكون نشأ وهو نشأ حقيقة في وسط كافر غير مسلم مشرك متعدد الأرباب والآلهة، وقد تكون قدمت له صورة الإسلام مشوهة، أو يكون حقيقة لا يعرف شيء عن الإسلام. فلو قدمت لهم إلماحة عن تعريف بالإسلام جزاك الله خير يا شيخنا. मेरे सामने ये प्रश्न आया पूछा कि इस्लाम के हो, इस्लाम को अर्थ हो कि आपनो जीवन आपनो सत परमेश्वर को पूजा मां नहीं लगाई दीने अल्लाह सुबहानहु व तआला ले जसरी की मैले भने को र मेरो साथी शेख आफताब ले पनि भन्नु भएको अल्लाह सुबहानहु व तआला ले हामी सबैलाई यो संसारमा आफ्नो उपासना वन्दना पूजा पाठ को लागि पठाउनु भएको, यसैले हामीहरुको कर्तव्य हो कि हामीहरु आफ्नो जीवन एक अल्लाह को पूजामा लगाउने। यदि हामीहरुले आफ्नो जीवन एक अल्लाह बाहेक आफ्नो सत्य परमेश्वर जोले ठूलो संसार रचाएको बनाएको धरती आकाश पहाड़ पर्वत हवा पानी प्रत्येक प्रकार का प्राणीहरू को निर्माण उहाँले नै गर्नु भएको, उहाँ बाहेक संसार मा अरु कोही पनि छैन जोले गर्यो, यो कुरा हामी सबैलाई थाहा छ। यसैले हामीहरूलाई उहाँलाई नै आफ्नो पूज बनाउनु पर्छ, उहाँको पूजामा नै आफ्नो जीवन व्यतीत गर्ने, यसैको नाम हो इस्लाम। यसको अर्को नाम यसको इस्लाम धर्मको अर्को अर्थ हो शान्ति, किनकि मानिस यो कुरा स्वीकार गरेपछि उसको आत्मा र अरू सबै कुरा शान्तिमा हुन्छ, उसको आत्माले पनि शान्ति हुन्छ किनकि उसले आफ्नो सत्य प्रभुको उपासना बन्द्रा गर्यो। जसरी कि एउटा सानो उदाहरणको लागि यो कुरा भन्छु, कुनै जसरी कि मुस्लिमहरू सलाह पढ्छन्, सलाहमा के हुन्छ लुगा कपड़ा शरीर पवित्र गरेर अल्लाह को लागि पांच समय उहाँले पांच समय में अल्लाह को उपासना वंदना गर्छन् तो आत्मा संतुष्टि हुन्छ। यदि कुनै ढुंगा को सामुन्ने मूर्ति को सामुन्ने कुनै जनावर को सामुन्ने र कुनै अरु कुनै अर्को वस्तु को सामुन्ने मान्छेले ढोक्यो उभ्यो र उलाई आफ्नो पूजी बनाएर उसको पूजा गर्यो, उसको आत्मालाई कहिले पनि संतुष्टि मिल्दैन किनकि यो जनावरले यो मूर्तिले उलाई बनाएको होइन, जसले बनाएको उसको उपासना वन्दनामा उलाई फाइदा हुन्छ। फेरि यो इस्लाम धर्म कुनै यस्तो नयाँ धर्म होइन, इस्लाम धर्म सबभन्दा पहिलो र पुरानो धर्म हो। यसको अर्थ यो जसरी कि मैले भने आफ्नो जीवन एक अल्लाहको पूजामा लगाउने व्यतीत गर्ने र उहाँको पठाउने कुराहरूमाथि सबै कुराहरूमाथि विश्वास गर्ने आस्था राख्ने र आस्था राखेर उहाँको नै उपासना वन्दना गर्ने। र हाम्रो देशमा धेरै प्रकारका धर्महरू मान्ने मानिसहरू छन्, कोही हिन्दू धर्म मान्छ, कोही बुद्धिस्ट धर्म मान्छ, कोही इस्लाम मान्छ, कोही क्रिश्चियन मान्छ र अरू कोही किराँत धर्म मान्छ, अरू यसै प्रकारको थुप्रै धर्महरू छन्। त यो धर्मको बारेमा हामीहरूलाई जानकारी लिनुपर्छ, कुन धर्म सत्य हो, कुन धर्ममा जीवन बिताएर मरेपछि मुक्ति हुन्छ र अल्लाह सुभान व तआलाले यसै इस्लाम धर्मको बारेमा आफ्नो अन्तिम ग्रन्थ कुरानमा भन्नुभएका छन्, वमन यब्तगी गैरल इस्लाम दीनन फलन युक्बला मिन वहुवा फिल आखिरति मिनल खासिरिन, कि जुन व्यक्ति आफ्नो जीवन इस्लाम धर्म बाहेक अरू कुनै पनि धर्मको भित्र बितायो अल्लाह सुभान व तआलाले उसको यो कर्मलाई उसको यो धर्मलाई कर्मलाई र उसको कर्तव्यलाई कहिले पनि स्वीकार गर्दैन। मरेपछि त्यो व्यक्ति धेरै पछताउँछ, धेरै घाटा उठाउँछ। परलोक जीवनमा अल्लाह सुब्हानहु तआलाले भन्नुभएको फवा फिल आखिरति मिनल खासिरिन, कि त्यो व्यक्ति अन्तिम जीवनमा परलोक जीवनमा धेरै घाटा उठाउँछ, धेरै अफसोस गर्छ। यो इच्छा गर्छ कि यदि अल्लाह सुब्हानहु तआला मलाई अर्कोचोटि संसारमा पठाइदिन्छ तो म अल्लाहको पूजामा नै आफ्नो जीवन बिताउँछु, तर समय त बितिसक्यो। अल्लाह सुब्हानहु तआलाले जुन समय दिएको थियो, जीवन दिएको थियो, त्यो जीवन उसले अर्को अर्को वस्तुमा बिताइदियो, अर्को धर्ममा अर्को बाटोमा बिताइदियो। अब पछताएर इच्छा गरेर कुनै फाइदा होइन। यसैले अल्लाह सुभान तआलाले हामीहरूलाई जुन समय दिएको छ, यो समयमा यो जीवन दिएको छ, यो जीवनमा हामीहरूलाई इस्लाम धर्मको बारेमा जानकारी लिने, यसै अनुसार जीवन बिताउने यो हामीहरूको कर्तव्य हो। यदि हामीहरू यस्तो गर्छन् त अल्लाह सुभान तआला मरेपछि हामीहरूलाई स्वर्ग प्रदान गर्छन्, र यसरी नै इस्लाम धर्मको बारेमा जानकारी लिनको लागि हामीहरू कुनै पनि ठाउँमा बसौँ, हामी नेपालमा बसौँ, इन्डियामा बसौँ, साउदी अरबमा बसौँ, जसरी कि मेरो दाजुभाइ दिदीबहिनी जुन रोजी रोटीको लागि यहाँ साउदी अरबमा पनि आएका छन्, यहाँ यिनीहरूलाई अल्लाह तआलाले यस्तो चान्स दिएको छ कि यहाँ आएर किताबहरू नेपालीमा पढ्ने, इस्लाम धर्मको बारेमा जानकारी लिने, र इस्लाम धर्म र उहाँको जुन धर्म हो, चाहे त्यो बुद्धिस्ट हो, हिन्दू हो, क्रिस्चियन हो, इस्लाम धर्म र यिनीको बिच तपाईँहरू हेर्नु, विचार गर्नु कि कुन बाटो, कसको बाटो सजिलो हो, कसको तरिका राम्रो हो, कुन धर्म यस्तो हो कि यसमा एक अल्लाहको पूजा हुन्छ। त यसैले हामीहरूलाई मा यसैले म आफ्नो सबै दाजुभाइ दिदीबहिनी सबैलाई यसको बारेमा निम्तो दिन्छु र यो निमन्त्रण दिन्छु कि इस्लाम धर्मलाई स्वीकार गर्नु, इस्लाम धर्ममा नै फाइदा छ, इस्लाम धर्ममा जीवन बिताएर मरेपछि नै मुक्ति हुन्छ, किनकि हामीहरूको सामुन्ने मरेपछि दुईवटा कुरो आउँछ, यसमा कुनै शङ्का छैन, दुईवटा कुरो जुन के हो स्वर्ग र नरक, यसमा हामीहरूको सामुन्ने आउँछ, यसमा कुनै शङ्का छैन। यदि हामीहरूले आफ्नो जीवन इस्लाम धर्म अनुसार बिताएको, इस्लाम धर्मको बारेमा जानकारी लिएको, इस्लाम धर्मको बारेमा कुराकानी सिकेर आफ्नो सत परमेश्वर, एक परमेश्वर, एक अल्लाहको पूजा गरेको, एक अल्लाहको पूजामा नै समय दिएको, जीवन बिताएको, उहाँलाई खुसी पारेको, फेरि अल्लाह सुभान तआला खुसी भएर हामीहरूलाई स्वर्ग प्रदान गर्छन्। यदि यस्तो गरेन त अल्लाह हामीहरूसित रिसिआएर नर्कमा हालिदिन्छन्, नर्कमा फालिदिन्छन्, फेरि त्यहाँ हामीहरूको सहायताको लागि कोही पनि आउँदैन। अल्लाह सुभान तआलाले यसै धर्मलाई नै मन पराएको, जसरी कि उहाँले आफ्नो अन्तिम ग्रन्थ कुरानमा भन्नुभएका छन्, वरदीतु लकुमुल इस्लाम दीना, कि हे संसारमा बस्ने मानिसहरू, तिमी कुनै पनि ठाउँमा बस्नु, पहाडको खोमा बस्नु, पहाडको माथि बस्नु, जङ्गलमा बस्नु, गाउँमा बस्नु, सहरमा बस्नु, कुनै पनि देशमा बस्नु, सौदीमा बस्नु, अमेरिकामा, अफ्रिकामा, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, कुनै पनि ठुलो संसार छ, अल्लाह सुभान तआलाले ठुलो संसार बनाएको, त यो ठुलो संसारमा हामीहरूलाई अल्लाहको नै उपासना वन्दना गर्नुपर्छ, अल्लाहको उपासना वन्दनामा नै समय दिनुपर्छ, र यो जीवन थोरै दिनको लागि हो, हामीहरूले थाहा छैन कि हामीहरू कहिलेसम्म संसारमा बस्छन्। धेरै अधिकांश मानिसहरू यो विचार गर्छन् कि जीवन त लामो छ, जीवन लामो छ, अहिले हामीहरू धेरै धेरै मौज मजा गर्ने, लास्ट समयमा म अल्लाहसित तौबा गरिदिन्छु, क्षमा चाहन्छु, माफी मागलिन्छु, त अल्लाह सुभान तआलाले माफ गरिदिन्छ, तर जीवनको कुनै गारन्टी छैन। यसैले यसमा जति पनि हामीहरू छिटाको छिटो गर्छन् हामीहरूको लागि नै फाइदा हुन्छ। त इस्लाम धर्मको बारेमा हामी सबैलाई जानकारी लिने, किताबहरू पढ्ने, चक्का सुन्ने, कैसेट सुन्ने, र यो संसारको मायामा फँसेर आफ्नो जीवन यस्तै नबिताइदिने, किनकि यदि यस्तो हुन्छ त हामीहरू पछताउँछन्। फेरि हामीहरूलाई यो पनि थाहा हुनुपर्छ कि यो संसारमा हामीहरू संसारको मायामा फँसेर, परिवारको मायामा फँसेर, यस्तै अरू अर्को अर्को कुराहरूको मायामा फँसेर हामीहरू यो इस्लामको बारेमा धेरै जानकारी गर्दैनन्। र यो पनि म भन्छु कि मेरो धेरै दाजुभाइ दिदीबहिनी उनीहरूलाई थाहा भइसक्यो कि वास्तविक रूपमा यही नै सत्य बाटो हो, तर आफ्नो घरको मायाले, परिवारको मायाले, देशको मायाले, छिमेकीको मायाले, र आफ्नो अरू कुनै खास कारणले, डरले, भयले योलाई स्वीकार गर्दैनन्। त म उनीहरूको लागि यो कुरो भन्छु कि यो संसारको समस्या जुन जसको बारेमा उनीहरू विचार गर्छन् कि यदि म इस्लाम लिन्छु त मेरो सामान्य समस्या आउँछ, यो संसारको समस्या थोरै दिनको लागि हुन्छ, हामी तपाईँ संसारको समस्या बोक्न सक्छौँ, तर उस दिनको समस्या र यातना बोक्नु धेरै गाह्रो हुन्छ जुन दिन कि अल्लाह सुभान तआलाले नर्कमा फालिदिन्छन्। यसैले म अब आफ्नो कुरो समाप्त गर्छु, यही मेरो खास निम्तो, मेरो खास निमन्त्रण आफ्नो नेपाली दाजुभाइ दिदीबहिनीको लागि यही नै हो कि इस्लामको बारेमा इन्ट्रेस्ट राख्ने, धेरै धेरै किताबहरू पढ्ने, कुराकानी सुन्ने, यसको बारेमा इन्ट्रेस्ट लिने, इस्लाम धर्मलाई स्वीकार गर्ने, किनकि यही नै सत्य कुरो हो र मरेपछि हामीहरूको यही नै काम आउँछ। अल्लाह ताला हामी सबैलाई इस्लाम धर्मको बारेमा धेरै धेरै जानकारी लिनको लागि तौफिक दियोस् र हाम्रो यो पनि इच्छा गर्छौँ कि मेरो नेपाली दाजुभाइ दिदीबहिनी जुन यसको बारेमा अपरिचित छन् तिनीहरू धेरै धेरै इस्लामको बारेमा जानकारी लिने तौफिक दियोस् कि उनीहरू इस्लामको बारेमा जानकारी लिएर कुरा बुझेर इस्लाम